चलिए अल्फाज की वजाहत पहले अस्मा को देखेंगे। अल हकीम दाना हिकमत वाला या वाली, हाकिम मोहकम, ये सारे लफ्ज़ आते हैं इसमें। हा काफ मीम इसका रूट है। इसम मारिफा है, सिफ्त है ये। अजबन अजीब, हैरानी की बात या ताज्जुब। ऐन जीम बा रूट है, इसम मस्तर है ये। कदमा दर्जा या मुकाम। काफ दाल मीम रूट है। सिद्क़िन सच्चा, आला या इज्जत वाला। स्वाद दाल काफ रूट है। शफीइन सिफारिश करने वाला। शीन फाइन इसम फाइल, फाइल के वजन पर। मरजियन आखिरी लौटने की जगह, जहाँ से वापसी नहीं मुमकिन। राजीम आइन रूट है, इसम ज़र्फ मकान है। अलकिस्ती अदल और इंसाफ। काफ सीन तोए रूट है, इसम मस्तर। हमीमुन खौलता हुआ पानी। सरगरम और गर्म जोश दोस्त रूट है। हामीम मीम इसम फाइल है, बरवजन फाइल। वाहिद मुजक्कर। दिया अन रोशनी। दुआत वाओ हमजा, इसम मस्तर है। असिनीना साल या बरस। सीन नून वाओ रूट है, इसम जमा। अलहिसाब हिसाब लेना या देना। हा सीन बा रूट है, इसम मस्तर है। इख्तिलाफ तब्दीली, फर्क या तजाद। जी दिया द्वात वाओ हमजा, इसम मस्तर है, रोशनी के मानों में। लिकाआ लाम काफिया, इसम मस्तर है, मुलाकात के मानों में। अन्नाइम खुशी नेमतें। नून आइन मीम रूट है, इसम फाइल। वाहिद मुजक्कर। दावा पुकार, दावत या बुलावा। दाल ऐन वाओ, इसम मस्तर है। सुबहाना पाक। सीन बा हा रूट है, इसम मस्तर है। तहियता दुआ व सलाम। हा या इसम मस्तर। सलामुन अमन और सलामती। तहियात यानी दुआए सलामती जो होती है, दुआए मुलाकात। सीन लाम मीम रूट है। बस ये अफाल को देखते हैं। अवहैना वही की हमने। واو ہا یا روٹ ہے باب افعال ای ہا ان مصدر فعل ماضی جمع متکلم انذر ڈرا دو آگاہ کر دو نون زال را باب افعال ہے انذارن مصدر فعل امر واحد مذکر حاضر بشر خوشخبری دیجئے با شین را باب تفعیل تبشیرن مصدر ہے فعل امر واحد مذکر حاضر یدبرو وہ تدبیر کرتا ہے دال بارا باب تفعیل تدبیرن مصدر فعل مضارع واحد مذکر غائب تذکرون وہ ہوش میں آتے ہیں یاد کرتے ہیں زال کافرا باب تفاعل ہم شد آئے گی تذکرن مصدر ہے فعل ماضی جمع مذکر غائب یبدعو وہ ابتدا کرتا ہے با دال حمزہ باب فتح بدء مصدر فعل مضارع واحد مذکر غائب یعید وہ اعادہ کرتا ہے عین واو دال باب افعال اعادتن مصدر فعل مضارع واحد مذکر غائب قدر اس نے اندازہ کیا کاف دال را باب تفعیل تقدیرن مصدر فعل ماضی واحد مذکر غائب یفصلو وہ کھول کر بیان کرتا ہے فا سواد لام باب تفعیل ہے تفصیلن مصدر فعل مضارع واحد مذکر غائب یتقون وہ ڈرتے ہیں واو قاف یا روٹ ہے باب افتعال اتقاء مصدر فعل مضارع جمع مذکر غائب یرجونا وہ امید رکھتے ہیں را جیم واو روٹ ہے باب نصرہ رجاء مصدر فعل مضارع جمع مذکر غائب اطمئنوا انہوں نے اطمینان پکڑا توئے میم نون روٹ ہے اف علال مصدر تھوڑا سا نیا لفظ ہے اف علال اطمئنان مصدر ہے اس کا. فعل ماضی جمع مذکر غائب یکسبونا وہ کماتے ہیں. کاف سین با باب دربا کسبن مصدر فعل مضارع جمع مذکر غائب. یہدیہم راہ دکھاتا ہے ان کو. ہا دال یا باب دربا هدين مصدر فعل مضارع واحد مذكر غائب. بس جی کافی لمبے ہو گئے آج کل. اصل میں آیتیں کافی لمبی ہیں اور لفظ بھی آپ دیکھ رہے ہیں کہ نئے آ رہے ہیں نا.